बड़ी उम्मीद है सरकार कदमों में बुलाएंगे, करम की जब नजर होगी मदीने, हम भी जाएंगे। अगर जाना मदीने में हुआ, हम गम के मारों का। अगर जाना मदीने में हुआ, हम गम के मारों का। मकीने गुंबदे खजरा को हाले दिल सुनाएंगे, मकीने गुंबदे खजरा को सुनाएंगे। किसी सूरत यहां पर अब हमारा जी नहीं लगता, किसी सूरत यहां पर अब हमारा जी नहीं लगता। हमें बागे सवा ले जा उड़ा कर उनके कूचे में, हमें बादे सवा ले जा साहिल पे जाते जाते मौजों को चूम लेना, मौजों के बाद दिलकश जरों को चूम लेना, कांटों को चूम लेना, फूलों को चूम लेना, उस पाक सरजमी की राहों को चूम लेना। सुल्तान अंबिया से शाहे शहे दना से महबूबे किबरिया से मेरा सलाम कहना, मदीना याद आया है। مدینہ یاد آیا ہے، قسم اللہ کی مجھے دیدنی ہوگا، قسم اللہ کی مجھے کو منظر دیدنی ہوگا، قیامت رسول اللہ جب تشریف لائیں گے، قیامت میں رسول اللہ جب تشریف لائیں گے، رسول اللہ یا رسول اللہ، قیامت تک جگا نکیر ان کو، قیامت تک جگائیں گے نہ پھر منکر نکیر ان کو، لحد میں وہ جنہیں اپنا رخ زیبا دکھائیں گے، لحد میں وہ جنہیں اپنا رخ دکھائیں گے، غم عشق نبی سے ہوگا جب معمور دل نیر، غم عشق معمور دل نہیں ہے، تیرے ظلمت کدے میں بھی ستارے جگمگائیں گے، تیرے ظلمت کدے میں بھی ستارے جگمگائیں گے، بڑی امید ہے سرکار قدموں میں بلائیں گے، کرم کی جب نظر